اپنوں نے غم دیے تو مجھے اپنوں نے غم دیے تو مجھے یاد آ گیا ایک اجنبی جو غیر تھا اور غم گسار تھا اپنوں نے غم دیے تو مجھے یاد آ گیا ایک اجنبی جو غیر تھا اور غم گسار تھا اپنوں نے غم دیے تو مجھے جانے کہاں گیا ایک اجنبی جو غیر تھا اور غم گسار تھا اپنوں نے غم دیے تو مجھے دنیا समझ रही है जुदा मुझसे हो गया, जुदा मुझसे हो गया। नजरों से दूर जाके भी दिल से न जा सका, एक अजनबी जो गैर था और हम गुसार था। अपनों ने गम दिए तो मुझे याद आ गया, एक अजनबी जो गैर था और हम गुसार था। अपनों